मंदिर मा गईरा एकाग्र भएर मंदिर मा गईरा एकाग्र भएर हे हे हे काली देवता संयुटा भर मागा देवता संयुटा भर मागा साईली रमाईली सबै लगाए साईली रमाईली सबै लगाए हे हे हे काली तिमले नियुटा घर मागा तिमले नियुटा घर मागा अहिले को तीजमा कोई मागा अहिले को तीजमा कोई मागा मजस्ते राम्रो कोई मागा मजस्ते राम्रो कोई मागा होय होय होय काली मजस्ते राम्रो कोई मागा काली मजस्ते राम्रो कोई मागा गतिलो बसौ त एउटा सरकारमा बसौ त एउटा सैतामा मेरै खुट्टाको जल खुवाउँछु तिमलाई मेरै खुट्टाको जल खुवाउँछु तिमलाई अरे अरे अरे काले अर्को सतीजको भैतामा अर्को सतीजको भैतामा अहिलेको तिजमा कोही माग अहिलेको तिजमा कोही माग म जस्तै राम्रो कोही माग म जस्तै राम्रो कोही माग ओइ ओइ ओइ काली म जस्तै राम्रो कोही माग काली म जस्तै राम्रो कोही माग काले खामा जो भुइमा